मल्लिका आखिरी चोखो मुटो जलाएर गयो हिँ मलाई भुल्न त सजिलो भयो होला तर तिमीलाई भुल्न गाह्रो भएको छ गाह्रो खै कसरी भुल्नु म तिमीलाई खै कसरी मेरो पनि त मन हो यो मेरो कुमल मोटो जलाई मलाई भुल्न सजिलो भयो तिमीलाई भुल्न सानो गाह्रो भएछ मलाई बन्धनलाई तोडेर जिन्दगीको घन्टा बेमोडेर गएपछि यो मेरो कुमल मोटो जलाई सजिलो भाला तिमीलाई भुल्नाए सानो गाह्रो भएछ मलाई तिमीलाई भुल्नाए सानो गाह्रो भएछ मलाई तिम्रो दिल भित्र आरु छ उसकै निम्ति हर खुसी हारो छ गए पछि यो मेरो कुमल मोटो जलाई मलाई भुल्न सजिलो भाला तिमीलाई भुल्न ए सानो गाह्रो भएछ उसकै निम्ति हर खुसी हारो छ गए पछि यो मेरो कुमल मोटो जलाई मलाई भुल्न सजिलो भाला तिमीलाई भुल्न ए सानो गाह्रो भएछ मलाई तिमीलाई भुल्न ए सानो गाह्रो भएछ मलाई तिमीलाई भुल्न ए सानो गाह्रो भएछ मलाई।